नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँको आफ्नै साथी दिवस मगर। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुनेछ। र कार्यक्रम अर्पण समर्पण हरेक दिन आउने गर्छ। 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। र आजकै यो मङ्गलबारको दिनमा चाहिँ हामी पुराना नेपाली फिल्मको गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ र पुराना नेपाली फिल्मका गीतहरू बजाउने गर्दछौँ। हामीले बजाउने पुराना नेपाली फिल्मको गीत मार्फत तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि 0556 63 332 र 0556 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि रूपचन्द। रूपचन्दजी, के छ तपाईँको नयाँ नौलो खबर? रूपचन्दजी खाजा भयो कि नै? हाम्रो पनि भएको छैन। अनि के कसरी बिताइरहनु भएको छ आजको दिनलाई चाहिँ? गर्मी बढिरहेछ, बसी बस गरेर दिन बितिरहेछ होइन? हुन्छ, आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ रूपचन्दजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला कोराकबाट रूपचन्द तामाङ आउनुभएको थियो, आफ्नो आफन्तजन इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। 0556 63 332 र 33 को बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ? हेलो, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट के भन्नुभयो अरे? हेलो, तपाईँको अलिकति मैले भोइस चाहिँ अलिकति आवाज चाहिँ बुझ्न गाह्रो पऱ्यो कि। कमला भन्नुभयो, कमलाजी के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि खाजा भयो कि नाइ? अलिकति तपाईँको भोइस चाहिँ मैले अलिकति बुझ्नै गाह्रो पऱ्यो कि। ए, हाम्रो भएको छैन, कार्यक्रम सकिने लगतै हुनेछ। अनि के कसरी बितिरहेछ आजको दिन चाहिँ तपाईँको? बसी बस गरेर बितिरहेछ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कसलाई सम्झिने? धन्यवाद। हुन्छ कमलाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कोराकबाट कमला आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई आफ्ना सम्झना राखेर गइसक्नु भएको छ। 0556 63 332 र 33 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आजको यो मङ्गलबारको दिनमा चाहिँ हामी नेपाली पुराना नेपाली फिल्मको गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। अनि के छ तपाईँको नयाँ नौलो खबर? घाम लागिरहेको छ। अनि मेघनाथजी के कसरी बिताइरहनु भएको छ दिन? हजुर हजुर। अनि खाजा खानुभयो कि नै? खाजा भएको छैन। हुन्छ, आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ मेघनाथजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले छुट्टिन्छ, नमस्कार। यति बेला रनपाबाट मेघनाथ नेउपाने आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। कार्यक्रममा तपाईँ आउँदै गर्नुहोला, 0556 63 332 र 33 को बाटो भएर। अब पनि कार्यक्रममा एउटा नेपाली फिल्मको गीत राख्ने बेला भएको छ। हामी तिन भाइबाट तिर्खा लागे निर्माया भन्ने गीत अब क्रममा तपाईँको लागि। तिर्खा लागे निर माया निर माया प्यास मेटौ चिसो पानीले जान लियो निर माया निर माया मस्किने त्यो तिम्रो पानीले नेपाली फिल्मी तिर्खा लागे निर्माया हामी तिन भाइबाट यो मिठो गीत हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। तपाईँले कार्यक्रम अर्पण समर्पण सुनेर बसिरहनु भएको छ रेडियो अर्पण 104.5 MHz र तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ 0556 63 332 र 0556 63 333 बाटो भएर र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई म कार्यक्रममा स्वागत गर्छु। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? बडगाउँबाट शान्ति। शान्तिजी के छ तपाईँको नयाँ नौलो खबर? गर्मी छ अनि खाजा खानुभयो कि नाइ? ए भर्खरै खाना खानुभएको, आज किन त्यति ढिला? बिहान स्कुल पनि जानु पर्ने अनि फेरि आफै पकाएर खानु पर्ने, तपाईँलाई त लास्ट दुःख पो हुँदो रहेछ है। अनि रेडियो अर्पण चाहिँ कतिको सुन्नुहुन्छ नि? बढी नै सुन्नुहुन्छ। तपाईँ मेरो चाहिँ फर्स्ट टाइम कुराकानी हुँदै जस्तो लाग्यो मलाई चाहिँ। होइन तपाईँ र मेरो चाहिँ फर्स्ट टाइम चाहिँ क्या, तपाईँलाई चाहिँ मेरो तर्फबाट रेडियो अर्पण 104.5 MHz एकदम स्वागत छ है। तपाईँ पछिल्लो दिनहरूमा पनि आउनु पऱ्यो नि, फेरि भाग्नु भएन नि स्वागत गरेपछि त। हुन्छ, आज कार्यक्रममा आउनु भएको छ, कस कसलाई सम्झिने? सर्वप्रथम त रेडियो अर्पणको होल युनिटलाई, विशेष गरी हजुरलाई धन्यवाद। अनि मेरो म आफू काम गर्ने विद्यालयको सबै छात्र छात्राहरूलाई, शिक्षक स्टाफलाई र मेरो घर परिवारलाई, मेरो श्रीमान, मेरो छोराहरू काठमाडौँ एउटा विदेश छ, मेरो भरतपुर दूरसञ्चारमा बस्ने मेरो दिदीहरू र विशेष गरी म आज भन्दाखेरि मेरो आमाको 2039 सालमा डेथ भएको दिन थियो, त्यसलाई विशेष गरेर सम्झाउन चाहन्छु। हुन्छ शान्तिजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार। यति बेला बडगाउँबाट शान्ति आउनुभएको थियो, आफ्नो आफन्तजन इष्ट मित्रहरू सबैलाई सम्झेर गइसक्नु भएको छ। 0556 63 332 र 0556 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आजको यो मङ्गलबारको दिनमा चाहिँ हामी पुराना नेपाली फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ र तपाईँले नै रुचाउनुभएका पुराना पुराना नेपाली फिल्मको गीतहरूलाई कार्यक्रममा बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? म रनपाई 11 बाट विवेक मगर। रनपा एघारबाट विवेक। हजुर विवेकजी, के छ तपाईँको नयाँ नौलो खबर? आरामै हुनुहुन्छ? अनि खाजा भयो कि नै? खाजा खाइसक्नु भयो? अनि आजको दिन के कसरी बिताइरहनु भएको छ? रेडियो अर्पण चाहिँ कतिको सुन्नुहुन्छ नि? हुन्छ हुन्छ विवेकजी, कार्यक्रममा आउनु भएको छ आज, कसलाई सम्झिने? म मेरो ड्याडी मम्मीलाई, त्यसपछि मेरो दिदीलाई, अनि त्यसपछि मेरो ठुला ठुला मम्मीहरूलाई, त्यसपछि मेरो साथीहरू, कलेज र स्कुलको साथीहरू, र मलाई झन्डै सुन्ने सबै साथीहरूलाई। हुन्छ विवेकजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला रनपाबाट विवेक मगर आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। 0556 63 332 र 0556 63 333 बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला। अब पनि एउटा कार्यक्रममा एउटा गीत राख्ने बेला भएको छ, क्रोध फिल्मबाट मुक्लिन बजार नघुमी भाषैन भन्ने गीत। यो गीतपछि एकैछिन विश्रामको समय रहनेछ, विश्रामपछि फेरि उपस्थित हुने नै छौँ। रेडियो अर्पण 104.5 मेगाहर्ज र कार्यक्रम अर्पण समर्पण सँगै रहनुहोला। मुगलिन बाजार न घुमी भा छैना सल्टिनी, मुगलिन बाजार न घुमी भा छैना सल्टिनी, सोदो जोड़ी अझै नि पा छैना सल्टिनी, चोली सरकेरा ए चोली सरकेरा, जाला है त्यो लाली जो बना केसाई हुर्केरा, जाला है त्यो लाली जो बना केसाई हुर्केरा, यो छोटो व्यावसायिक विश्रामपछि कार्यक्रममा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँले कार्यक्रम अर्पण समर्पण सुनिराख्नु भएको छ, रेडियो अर्पण 104.5 मेगाहर्ज र इन्टरनेट अनलाइनबाट चाहिँ www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुनेछ। र कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। 0556 63 332 र 0556 63 333 बाटो भएर टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर मलाई इसारा मिलिरहेको छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म परेशीबाट आउनु मगर। अलिकति कहाँबाट तपाईँको ठाउँ चाहिँ अलिकति मैले परासी ए परासीबाट अनु मगर। हजुर, अनि के छ अनुजी तपाईँको नयाँ नौलो खबर? सब ठिक छ दादा, अनि हजुरहरूको? हाम्रो पनि सब सबै ठिक छ। अनि खाजा भयो कि नै? भर्खर भएको। भर्खर भएको, रेडियो अर्पण पनि सुनिरहेको, खाजा पनि भर्खरै भएको होइन? अनि के कसरी बिताइरहनु भएको छ आजकल दिनहरू? बसी बसाइ गरेर बिताइरहनु भएको छ। तपाईँ र मेरो चाहिँ फर्स्ट टाइम कुराकानी हुँदैछ होइन? तपाईँलाई चाहिँ रेडियो अर्पण 104.5 मेगाहर्जमा धेरै धेरै स्वागत छ। थ्याङ्क यू। फेरि स्वागत गरेपछि पछिल्लो दिनहरूमा चाहिँ भाग्नु भएन नि त? हुन्छ नि। हुन्छ, आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? मलाई अनु मगर भनेर चिन्दिनुहोस् नि सम्पूर्णलाई। हुन्छ अनुजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुटिन्छ, नमस्कार। नमस्कार। यति बेला परासीबाट अनुमगर आउनुभएको थियो, आफ्नो आफन्तजन इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। आजको यो मङ्गलबारको दिनमा चाहिँ हामी पुराना नेपाली फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ र 0556 63 332 र 0556 63 333 को बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। हामीले बजाउने गीत मार्फत तपाईँ आफन्तजन घर परेवा लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना पनि राख्न सक्नुहुनेछ। अर्पण समर्पण हरेक दिन आउने गर्छ, 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz र कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर मैले इसारा पाइराखेका छौँ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? तनहुँबाट होइन, तनहुँबाट होइन, सधैँ मैले त्यही भन्ने बानी लाग्यो नि, त्यही भएर कहाँबाट को बोल्नु भएको भनेर भनेको। सबिना, के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि खाजा भयो कि नै? हाम्रो पनि भएको छैन नि, तपाईँहरूले हामीलाई कुर्नुहुन्छ, हामी त चाँडै खानेकुरै भएन नि त। अनि आज चाहिँ के कसरी बिताइरहनु भएको छ दिनहरू? बसी बस अनि एफएम सुन्दै होइन। हुन्छ, आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। अनि मेरो साथीहरू रबिना, नबिना, बिना, सञ्जय, सुरेश, सागर, विज्ञान, अनि सलिना, रिना, मुना, अनि मलाई सबिना हजुर सुन्नुहुन्छ उहाँसँग बोलालाई। हुन्छ सबिनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुटिन्छ, नमस्कार। नमस्ते। यति बेला तनहुँबाट सबिना आउनुभएको थियो, आफ्नो आफन्तजन इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। हामीलाई पनि सधैँ सम्झनुहुन्छ, माया गर्नुहुन्छ र आफ्ना आफन्तजन इष्टमित्रलाई पनि सधैँ सम्झनाहरू राख्नुहुन्छ। 0556 63 332 र 33 को बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना प्रियजन मित्रहरू र आफन्त मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, हेलो दाजु, नमस्ते। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? शान्ति लामा, मेरो दाइ प्रजल, अशोक भाइ, प्रवीण प्रजल, रमेश, खुसीराम, मलाई माया गर्ने कुमार, अनि मेरो बुवा मम्मीलाई, बहिनी सुशीला, जितेन्द्र, अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई। हुन्छ शान्तिजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। आफ्ना आफन्त इष्टमित्रहरूलाई पनि सम्झना राख्नुभयो। अहिले भने छुट्टिन्छ, नमस्कार। नमस्ते। यति बेला कोराकबाट शान्ति लामा आउनुभएको थियो, आफ्नो आफन्तजन इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँसँगै कुराकानी गर्दा गर्दै अनि तपाईँकै समर्पणहरू लिँदा लिँदै, सम्झनाहरू लिँदा लिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 MHz सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र मेरो आवाजलाई रेडियो सेट्समा पुर्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई पनि विशेष आभार व्यक्त भन्दै, आज फोन गर्ने साथी हुनुहुन्थ्यो कुराकबाट रूपचन्द तामाङ, र कुराकबाट कमला, रनपाबाट मेघनाथ नेउपाने, बडगाउँबाट शान्ति, र रनपाबाट विवेक मगर, फरासीबाट अनुमगर, तनहुँबाट सबिना, र कुराकबाट शान्ति लामा। फोन गर्ने अनि फोन गर्ने प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र अन्तिममा यो नेपाली फिल्मी मायाको जालबाट एउटा गीतलाई अगाडि पृष्ठभूमिमा अगाडि राख्दै तपाईँकै साथी दिवस मगर पनि बिदान्छु। नमस्कार। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। ओहो, यो मेरो दाँत छिद्रा परेर पनि साह्रै नराम्रो देखिन्छ। फेरि मेरो भाइको पनि दारा आएको छ। अब